बिर्सिए कि जस्तो लाग्दा मुटु फेरि दुखाउँछौ, बिर्सिए कि जस्तो लाग्दा मुटु फेरि दुखाउँछौ, सबै कुरा थाहा भयो अझै कति लुकाउँछौ। तिम्रो चाह पुरा गर्न सबै काम गरेँ मैले, तिम्रो चाह पुरा गर्न सबै काम गरेँ मैले, कति दिन अझै मेरो आत्मा तिमी सुकाउँछौ, सबै कुरा थाहा भयो अझै कति लुकाउँछौ। धेरै पटक समाजमा अपमान त तिम्रो भयो, धेरै पटक समाजमा अपमान त तिम्रो भयो, अझै पनि पटक पटक बोली कति चुकाउँछौ, सबै कुरा थाहा भयो अझै कति लुकाउँछौ। बिना गल्ती मैले तिम्रो, बिना गल्ती मैले तिम्रो निम्ति कति हारिदिएँ, उसको सामु तिमी मलाई अझै कति झुकाउँछौ, सबै कुरा थाहा भयो अझै कति लुकाउँछौ। बिर्सिए कि जस्तो लाग्दा मुटु फेरि दुखाउँछौ।